कसै सोध्यो यस्तो प्रश्न, भयो मन त त्यसै अलमल्ला। कसै सोध्यो यस्तो प्रश्न, भयो मन त त्यसै अलमल्ला। साँच्चै म त कुनै हो र तिम्रो, साँच्चै म त कुनै हो र तिम्रो, सोच्न बाध्य पार्यो आज बल्ला। यसै सोध्यो यस्तो प्रश्न, भयो मन त त्यसै अलमल्ला। टाडिन खोजेको बेला तिमी आफै वर वर सर्यो, मै टाडिन खोजेको बेला तिमी आफै वर वर सर्यो, मलाई नै बनाएर पुल तिमीले कैयौँ जङ्घारहरू तर्यो, मलाई नै बनाएर पुल तिमीले कैयौँ जङ्घारहरू तर्यो। हिजो एक्लै थियौ अनि आँसु झार्दै शरण पर्यो मेरै, आज हाम्रो नाता खोज्यौ जब पायो माया गर्ने धेरै, मै जलेर भए पनि पारे तिम्रो जीवन झलमल्ला। साँच्चै म त कुनै हो र तिम्रो, साँच्चै म त कुनै हो र तिम्रो, सोच्न बाध्य पार्यो आज बल्ला। यसै सोध्यो यस्तो प्रश्न, भयो मन त त्यसै अलमल्ला। कति निर्दोष थियो त्यो मुहार, सोचे त्यस्तै निर्मल मन पनि, कति निर्दोष थियो त्यो मुहार, सोचे त्यस्तै निर्मल मन पनि, त्यसैले तथा मे तिम्रै हार सँगै यात्रा गरौँला भनी, त्यसैले तथा मे तिम्रै हार सँगै यात्रा गरौँला भनी, बिर्सी आफ्ना रहरहरू तिम्रै लागि जिउन सिक्दै थिए, तिम्रै मुस्कान हेरी मैले आफ्नो आँसु पिउन सिक्दै थिएँ, तिमी सँगै जोडिएर न चलेपछि चारैतिर हल्ला। साँच्चै म त कुनै हो र तिम्रो, साँच्चै म त कुनै हो र तिम्रो, सोच्न बाध्य भए आज बल्ला। यसै सोध्यो यस्तो प्रश्न, भयो मन त त्यसै अलमल्ला।